السلام علیکم سامعین، NHK ورلڈ ریڈیو جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور، اور میں ہوں میمونہ شرمیل۔ آداب عرض۔ آج اس سلسلے کا 43واں سبق ہے۔ آج کا کلیدی جملہ ہے دو شتے دے شو کا، آپ کے خیال میں ایسا کیوں ہے؟ ہمارے سبق کی مرکزی کردار انا تھائی لینڈ سے آنے والی بین الاقوامی طالبہ ہیں۔ انا اپنی یونیورسٹی کے ایک مطالعاتی دورے پر ہیں۔ آج وہ ہیوگو پریفیکچر کا ہیمیجی قلا دیکھنے آئی ہیں۔ یہ قلا یونیسکو کے عالمی ورثے کی فہرست میں شامل ہے۔ پروفیسر سوزوکی اس بارے میں طلباء کو تفصیلات بتا رہے ہیں۔ تو آئیے اب سبق نمبر 43 کا مکالمہ سنتے ہیں۔ آج کا کلیدی جملہ ہے دو شتے دے شو کا، آپ کے خیال میں ایسا کیوں ہے؟ ہیمیجی جو وا 奇跡の城と言われています。どうしてでしょうか。戦争でも焼けなかったからです。さすがロドリゴ。 آئیے اب مکالمے کی وضاحت کرتے ہیں۔ پروفیسر سوزوکی کہتے ہیں ہیمیجی جو وا 奇跡の城と言われています۔ ہیمیجی قلعے کو معجزاتی قلعہ کہا جاتا ہے۔ ہیمیجی جو، ہیمیجی قلعہ، اس میں ہیمیجی تو نام ہے، جبکہ اس کے بعد کے لفظ جو کا مطلب ہے قلعہ۔ وا، یہ موضوع کے ساتھ لگنے والا حرف جار ہے۔ کسیکی، معجزے کو کہتے ہیں۔ نو، یہ دو اسموں کو جوڑنے والا حرف ہے۔ شیرو، اس کے معنی ہے قلعہ۔ ارے قلعے کے لیے تو ابھی آپ نے لفظ جو بتایا تھا انور صاحب۔ جی وہ بھی ٹھیک ہے، مگر وہ نام کے ساتھ آنے کی صورت میں تھا۔ جب صرف قلعہ الگ سے کہنا ہو تو شیرو کہتے ہیں۔ تو یہ حرف جار کسی چیز کا حوالہ دینے کے لیے استعمال ہوتا ہے۔ ایوارتے ایمس، یعنی کہا جاتا ہے۔ اصل فعل یوں ہے ایمس، یعنی کہنا، اور اس کی مجھول شکل ہے ایوارمس، یعنی کہا جانا۔ فعل ایوارمس کی تے شکل یوں بنے گی ایوارتے۔ فعل کی تے شکل کے بعد ایماس لگانے کا مطلب جاری صورتحال ہوتا ہے۔ ٹھیک کہا نا میں نے انور صاحب؟ جی بالکل۔ اچھا، اس کے بعد پروفیسر سوزوکی طلبا سے پوچھتے ہیں دو شتے دے شو کا، آپ کے خیال میں ایسا کیوں ہے؟ یہ آج کا کلیدی جملہ ہے۔ دو شتے، یعنی کیوں، یہ سوالیہ لفظ ہے۔ زیادہ شائستہ گفتگو میں دو شتے کی بجائے یوں کہا جاتا ہے نازے، لیکن اس کے معنی بھی یہی ہیں، یعنی کیوں۔ دے شو، یہ لفظ خیال پیش کرنے یا اندازہ لگانے کے لیے استعمال ہوتا ہے۔ کھا، یہ جملے کو سوال بنانے کے لیے ہے۔ تو سامعین میرے ساتھ آج کے کلیدی جملے کی مشق کیجیے۔ دو شتے دے شو کا۔ تو رودریگو پروفیسر سوزوکی کے سوال کے جواب دیتا ہے سینسو دیمو یاکے ناکاتا کارا دیس، کیونکہ اسے جنگوں میں بھی کبھی آگ نہیں لگی۔ سینسو یعنی جنگ یا جنگیں، دیمو میں بھی، یہ دراصل زور دینے کے لیے استعمال ہوتا ہے۔ یہاں اس کا مطلب ہوا جنگوں میں بھی، یا کے نہ کاٹتا، نہیں جلا یا اس میں آگ نہیں لگی۔ ویسے اس کو شائستہ انداز میں یوں کہیں گے یا کے ماسن دشتا، اس کی مس شکل ہے یا کے مس، یعنی جلنا۔ اچھا تو جنگ کی بات ہوئی ہے، یہ بھی بتائیے کہ امن کو کیا کہتے ہیں؟ امن کو جاپانی میں یوں کہتے ہیں ہیوا۔ مکالمے میں اس کے بعد آیا ہے کھرا، یہ کسی چیز کی وجہ بتانے کے لیے استعمال ہوتا ہے۔ دس، یہ جملے کا شائستہ اختتام ہے۔ ہیمیجی قلعہ لکڑی سے تعمیر کردہ ہے، لیکن کسی جنگ میں یہ جلا نہیں اور 400 سال تک اپنی اصل شکل میں برقرار رہا۔ کہا جاتا ہے کہ دوسری عالمی جنگ میں ایک آتشی بم اس کی چھت پر گرا، لیکن وہ پھٹا نہیں۔ پھر تو یہ واقعی معجزاتی قلعہ ہوا، میں بھی اسے ضرور دیکھنا چاہوں گی۔ ویسے انور صاحب، رودریگو کو ہم نے جیسا کہ جانتے ہیں وہ تاریخی ناول پڑھنے کے شوقین ہیں، اسی لیے اس بارے میں انہیں علم تھا۔ جی، انا رودریگو کے جواب سے متاثر ہو کر کہتی ہیں ساسنگا رودریگو، واہ رودریگو، یا بہت عمدہ رودریگو۔ ساسنگا یہ ایک تعریفی لفظ ہے، رودریگو یہ انا کے ساتھی طالب علم کا نام ہے۔ دوست ہونے کی وجہ سے انا نے اسے رودریگو صاحب نہیں کہا۔ تعریف کے لیے ساسوگا کہا جانا تو یقیناً خوشی کی بات ہے۔ جی بالکل۔ تو آئیے اب سبق نمبر 43 کا مکالمہ ایک بار پھر سنتے ہیں، لیکن پہلے آج کا کلیدی جملہ دو شتے دے شو کا، آپ کے خیال میں ایسا کیوں ہے؟ 姫路城は奇跡の城と言われています。どうしてでしょうか？ 戦争でも焼けなかったからです。 さすが、ロドリゴ。 और अब वक्त हुआ है हमारे कॉर्नर गुर की बातें का, जिसमें इस प्रोग्राम की सुपरवाइजर प्रोफेसर अकाने तोकुनागा हमें आज के अहम नुकात के बारे में बताती हैं। आज हमने अंदाजा या ख्याल जाहिर करने वाला लफ्ज देशो सीखा। मैं इसके बारे में मजीद जानना चाहती हूँ। देखें प्रोफेसर साहिबा इस बारे में क्या कहती हैं। वो बता रही हैं कि किसी अंदाजे, पेशगोई या गैर यकीनी सूरत हाल में जुमले के आखिर में ये लफ्ज इस्तेमाल करते हैं। देशो इस्म या सिफत वाले जुमलों के आखिर में दिस को देशो से बदल दिया जाता है। मसलन हम कहना चाहें कल शायद बारिश होगी तो आने वाली कल को कहते हैं अश्ता और बारिश को कहते हैं आमे। तो इस लिहाज से कल बारिश होगी को यूं कहेंगे अश्ता वा आमे दिस। लेकिन इस जुमले में गैर यकीनी या शायद के लिए आखिरी दिस की बजाय देशो लगाकर यूं कह सकते हैं अश्ता वा आमे देशो, यानी कल शायद बारिश होगी या कल बारिश की पेशगोई है। जुमले के आखिर में फेल होने की सूरत में फेल की सादा शक्ल यानी लुगवी शक्ल या नाई शक्ल के बाद देशो लगाया जाता है। मिसाल के तौर पर हम कहना चाहें वो शायद जाएंगे। सबसे पहले शायद के बगैर के जुमले पर गौर करते हैं। वो को कहते हैं खरे, जाना के लिए है इकीमास। चुनांचे वो जाएंगे की जापानी होगी खरे वा इकीमास। फेल इकीमास की लुगवी शक्ल है इक। तो गैर यकीनी जुमले शायद वो जाएंगे को यूं कहेंगे खरे वा इक देशो। वैसे सबक नंबर 25 में इससे मिलते जुलते मायनी में हमने बताया था योद, इसकी शाइस्ता शक्ल है योदेस। ये भी देशो से बजाहिर कुछ मिलता जुलता है लेकिन इन दोनों में कुछ फर्क है। इस मिसाल से फर्क समझते हैं खरे वा इक योदेस। मेरे ख्याल में वो जाएंगे या उनके जाने का इम्कान है खरे वा इक देशो, वो शायद जाएंगे। जैसा कि इस मिसाल से वाज़ह है कि अगर मुख्तलिफ हालात की रोशनी में आपका ख्याल हो कि इनके जाने का इम्कान है तो इस सूरत में यो दिस या यो दा का इस्तेमाल किया जाता है, जबकि देशो सिर्फ गैर यकीनी के वक्त इस्तेमाल किया जाता है। ये था हमारा आज का कॉर्नर गुर की बातें। और अब वक्त हुआ है हमारे कॉर्नर सौती अल्फाज का। इसमें हम आवाजों या रवैयों की अक्कासी करने वाली सौती तराकीब मुतारिफ करवाते हैं। ये तो घंटी की आवाज है। जी हाँ, और जापानी में इस आवाज को इस लफ्ज से जाहिर किया जाता है पिंग पोंग। किसी क्विज प्रोग्राम वगैरह में दुरुस्त जवाब की सूरत में भी पिंग पोंग कहा जाता है। तो गलत जवाब को जाहिर करने वाली आवाज क्या है? ये आवाज गलत जवाब को जाहिर करती है बूप। ये जो आवाज है बूप, ये दरअसल बजर की आवाज का इजहार है। आज के सौती अल्फाज के कॉर्नर में हमने ये अल्फाज मुतारिफ करवाए पिंग पोंग और बूप। और सबक के इख्तिताम से पहले हमारा कॉर्नर है अन्ना के ट्वीट। अन्ना आज के इवेंट्स पर एक नजर डालती हैं और ट्वीट करती हैं। हिमेजी कले को सफेद बगले का कला भी कहा जाता है। कले को इस सफेद परिंदे से तशबीह देने के बारे में मुख्तलिफ रिवायात हैं। सबसे मकबूल रिवायत ये है कि कला सफेद बगले से मुशाबा है। तो सामीन, आज का सबक आपको कैसा लगा? आज का कलीदी जुमला था दोस्ते देशो का, आपके ख्याल में ऐसा क्यों है? अगले सबक में अन्ना और दीगर तलबा जापानी चाय की तकरीब में शिरकत करेंगे। हमारे साथ रहिएगा।